सयों रेडियो, हजारों रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM। कहिले समतल सागर भइरहिदिन्छ, कहिले छाल भई उर्लिदिन्छ, सम्हाल्नै गाह्रो बोझन बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन। यात्राबाट एउटा मान्छे कम भएको छ, यात्राबाट एउटा मान्छे कम भएको छ, सम्झनामा भने धमाधम भएको छ, यात्राबाट एउटा मान्छे कम भएको छ, सम्झनामा भने धमाधम भएको छ, छन त छ एउटा बाँच्नै पर्ने जीवन, त्यो पनि त हिजो आज खत्तम भएको छ, त्यो पनि त हिजो आज खत्तम भएको छ। सुख मिल्छ भने बाँचिदिन्छु म टुजलाई, तिमलाई सुख मिल्छ भने बाँचिदिन्छु म टुजलाई, तिमी मेरो हुनै पर्छ भन्ने पनि छैन। मान्छे सपना देखेर कहिले अघाउँदो रहेनछ, कहिले थाक्दो रहेनछ पनि, बरु हरेक नयाँ दिनमा एउटा पुरानो सपनाको पर्दा उघारेर गोत्लिरहँदो रहेछ एकैछिन। वर्तमानको बर्कोले छोपेर राखेको विगतको अनुभूतिहरूसँग लुकामारी खेल्दै रमाउँदो रहेछ मान्छे, अनि फेरि केही रहरहरू आविष्कार गर्न पुग्दो रहेछ आफूभित्रै। कुनै दिन हाँसोहरूको खुसीहरूको भारी बोकेर दगुर्ने बानी परेको मान्छे कुनै दिन एक मुठी खुसीहरूको लागि पनि मरि मेर्दो रहेछ, एक घुटको हाँसोहरूको लागि पनि लगातार पैठ जोरी खेलिरहँदो रहेछ समयका प्रहारहरूसँग। फेरि पनि समय त्यति कमजोर कहाँ हुँदो रहेछ र खुसीहरू बिजुली चम्किएसरी एकपटक झिलिक्क गर्छन् अनि फेरि हराउँछन् कता कता। म त्यो उज्यालो खोज्ने आँट गर्न पनि सक्दिनँ, बरु त्यति बेलाको गडाङगुडुङबाट भयभीत भएर अर्को पटक त्यो खुसी नदोहोरियोस् भन्ने कामना गरिरहन्छु, कारण त्यो उज्यालोको एक चिम्टी खुसीले मेरो मनमा गडाङगुडुङको भयानक धर्साहरू कुरेर जान्छन् जसलाई काखी च्यापेर रमाउन सक्दिनँ म। धेरै पटक समयसँग जुधेको अनुभव छ मसँग, हरेक पटक मैले समयलाई छिर्किने हानेर लडाउन खोजेँ, बाकटे हानेर पछार्न खोजेँ, तर उल्टै उसैले मलाई गलहत्याएर गयो, घचेटेर गयो। म बबुरो किनै पो गर्न सक्थेँ र निर्लज्ज भएर उठेँ अनि टकटक्याएँ, जिउको धुलो फुङ्ग भएर उडेथ्यो अनि हावाको झोकासँगै बतासिएर हरायो एकैछिनमा। म पहिले जस्तै सकुशल देखेँ तर बाहिरबाट मात्रै भित्र त निकै नै दखल परेको थियो मलाई किनकि भकुर्नुसम्म भकुरेको थियो त्यो बलिष्ठ समयले यति नै बेला प्रकट पङ्गिनी शिवको गजलको एक शेर सम्झेँ मैले हेरिराख समयलाई मैले किन्छु एक दिन जे छिने थियो त्यसले मेरो त्यही छिन्छु एक दिन भन्ने तिमीसँग अलगिएपछि मलाई सानो परिधि मनपर्न थाल्यो साँगुरो घेराभित्र बाँच्न मनपर्न थाल्यो मलाई जहाँ तिम्रा यादहरू होउन् अनि मेरा आँसुहरू होउन् यादहरू पठाउने तिमी अन्तै भए पनि आँसुहरू रोइदिने म अन्तै भए पनि एउटा चुँडिएको सम्बन्धको बोल्नै नसकिने छापहरूको सहारामा अर्को मकिएको जिन्दगी बाँचिरहेका छौँ हामी अचेल मलाई आफ्नै एकल काटे संसार प्रिय लाग्न थालेको छ वनको चरी वनमै रमाए जस्तो अगुल्टोले हानेको कुन्नी के हो बिजुली चम्किँदा तर्सिन्छ रे भन्ने सुनेथे अचेल आफू पनि त्यसै गरी क्रमशः तर्सिए झैँ लाग्छ प्रेमदेखि त्यो प्रेमको अगुल्टोले मलाई डामेको बेला मान्छेहरू रमिता हेर्नमा व्यस्त थिए जति नै हार गुहार गरे पनि आफ्नै भन्ने साथीहरू पनि अपरिचित भएका थिए त्यति बेला आँखामा आँसु टिलपिल पारेर उसलाई सम्झाइदियो न साथी हो भन्दा अनेकन असमानताका यथार्थहरूलाई कोट्याउँदै उल्टै मलाई नै कुरा बुझ्न आग्रह गरेका थिए उनीहरूले मलाई मेरो औकात अवगत गराएका थिए सायद त्यति नै बेलादेखि हो ती साथीहरूप्रतिको मेरो लगाव ऋणात्मक हुन थालेको पनि त्यति नै बेलादेखि हो साथी पनि साथी जस्तो नलागेको विपद आइपर्दा मान्छे एक्लै हुँदो रहेछ भन्ने बुझेको पनि त्यति नै बेला हो जुन अझै पनि उस्तै बुझाइ बनेर मनमा अड्किरहेको छ बल्झिरहेको छ सपनाहरू धाइरहन्छन् खबर उनको बताइरहन्छन् सपनाहरू धाइरहन्छन् खबर उनको बताइरहन्छन् साथ छुटेको वर्षौँ भएछ यादहरू अझै आइरहन्छन् यादहरू अझै आइरहन्छन् तिमलाई खुसी थोरै भए मेरै भाको थापिदिउँला तिमलाई खुसी थोरै भए मेरै भाको थापिदिउँला सुख मिल्छ भने बाँचिदिन्छु मोटो जलाए तिमीलाई सुख मिल्छ भने बाँचिदिन्छु मोटो जलाए तिमी मेरो हुनै पर्छ भन्ने पनि छैन मन कहिलेकाहीँ चैत्य हुरीझैँ बेग हानेर उठ्छ आफैभित्रको उकुस मुकुस त छरपष्ट बनाउँछ अनि निकै अघि छुटेको एउटा विगत सम्झिएर खुबै दुखेसो गर्छ म जति सम्झाउन खोजौँ यो मनलाई अहँ फिटिक्कै मान्दैन मान्दै मान्दैन म बगेर गइसकेको खोलो कहाँ फेरि फर्किन्छ र भन्छु ऊ भने त्यो पानी बाफ बनेर माथि आकाशमा उड्छ बादलको ढेक्का बनेर पहाडमा ठोक्किन्छ र फेरि पानी नै बनेर दर्किन्छ भन्दै छुट्टिएको मनको मान्छे फेरि फर्केर आउने आशाहरू जीवितै राख्छ म समय घर्किसकेको अवगत गराउँदै आत्मसमर्पणकारी तमसुकमा उसलाई ल्याप्चे लगाउन आग्रह गर्छु तर ऊ मनोगत चिन्तनहरू अघि सार्दै मनको नाता सदैव जीवित रहने दलिल पेश गरिरहन्छ यसरी मन र मस्तिष्क बीचको तर्क वितर्कसँगै अघि बढ्दैछ जिन्दगी हिजो आज अघि बढ्दैछ भन्नु भन्दा पनि चल्दैछ भनौँ क्यारे किनकि अघि बढेको भए त कतै न कतै त पुगिहाल्थ्यो नि घडीको पेन्डुलम जस्तै एकै ठाउँमा कहाँ बसिरहन्थ्यो होला र त्यसैले जिन्दगी चल्दैछ मात्रै भनौँ कि जस्तो लाग्छ बिहान उडेर गएको एउटा चरा कहाँ कहाँ घुमेर पनि बेलुकी बास बस्न पुरानै गुणमा आइपुग्छ तर मान्छेको मन भने एकपटक गएपछि फर्किएर आउँदैन बरु त्यतै बास मागेर सुस्ताइदिन्छ अन्त कतै भोलिपल्टदेखि खाँबो गाड्न त्यही खाल्डो खन्न थाल्छ तर पनि पुरानो ठाउँ सम्झिने मन गर्दैन बडो अचम्म छ मान्छेको मन पत्ता लगाउनेहरूले आफैलाई भुलेर बाहिर बाहिर खोजी हिँडेर मात्रै हो, नत्र चाइनाको ग्रेट वाल, भारतको ताजमहल, मिश्रको सभ्यता आदिलाई सातौं आश्चर्यभित्र सूचीकृत गर्नेहरूले पहिला सबैभन्दा पहिलो आश्चर्य चाहिँ मान्छेको मन हो भनेर घोषणा गर्ने थिए। अमेरिकाका 16 राष्ट्रपति अब्राहम लिंकनले आफ्नो छोरा पढ्ने विद्यालयका प्रधानाध्यापकलाई मेरो छोरा यस्तो होस् भन्दै लेखेको पत्रमा यसो पनि भनेका थिए, दिल खोलेर हाँस्दा हाँस्दै गम्भीर हुन कति जरुरी छ भनेर सिकाइदिनु उसलाई, अनि रोदनमा पनि हाँसो हुन्छ, रुन मन लाग्दा कहिले पनि नलजाउनु र न हिचकिचाउनु भनेर सिकाइदिनु पनि भनेका थिए। हुन त यो पत्र लिंकनले आफ्नो छोरालाई यस्तो सिकाउनु भनेर प्रधानाध्यापकलाई पठाएका थिए क्यारे, तर जब स्कूली जीवनमा मैले पनि पढेँ अनि त आँसुभित्र पनि कसरी हाँसो हुँदो रहेछ भनेर जान्न मन लागेको थियो। सरलाई सोधेको पनि थिएँ तर उहाँले गृह कार्य नगरेर स्कूल आउँदा पिटाई खाइयो भने त्यति बेला त आँसु आउँछ तर भोलिदेखि गृह कार्य गर्ने बानी बस्छ र भोलि पास भएर अर्को कक्षामा जाँदा हाँस्न पाइन्छ, आँसुभित्र हाँसो हुन्छ भनेको त्यही हो भन्नु भने भन्नुभएको थियो। नडाटेर भनौँ भने फिटिक्कै बुझिनँ मैले त्यति बेला यो कुरा, सोचेथेँ त्यो कसरी आँसुभित्र आँसु भयो त, बरु आँसुभन्दा धेरै टाढाको आँसु भयो नि, एक वर्ष टाढा। आँसु चाहिँ आजै अनि हाँसो चाहिँ रिजल्टको दिन मात्रै भन्ने सोचेर चुप लागेथेँ त्यति बेला, तर खुसीको कुरा भन्ने कि दुःखको। त्यति बेला सरले सिकाउन नसक्नु भएको एउटा पाठ वर्षौँपछि निकै नै प्रष्टसँग सिकायो तिमीले, प्रष्टैसँग बुझेँ मैले पनि। मलाई छोडेर जाने मान्छे हो, तिमीले फलानुसँग बिहे गर्दैछु म भनेर फैसला सुनाउँदा हो म रोएको थिएँ। आँसुहरू असरल पोखिएका थिए आँखाको झोलाबाट, तर भित्र भने कतै खुसीको लपका पनि टाँसिएर बसेको थियो, कारण त्यो निर्णयमा तिमी खुसी थियौ अनि तिम्रो खुसीमा म पनि हो। त्यही दिन मगरनी बजेको भट्टीमा राति अबेरसम्म बस्दा सिकेको थिएँ मैले आँसुमा पनि हाँसो हुन्छ भन्ने कुरा, जुन अचेल झन् मजाले सिकिरहेको छु। कथा हुन सक्दैन, कहानी हुन सक्दैन, कथा कहानी बिनाको जिन्दगानी हुन सक्दैन। कथा हुन सक्दैन, कहानी हुन सक्दैन, कथा कहानी बिनाको जिन्दगानी हुन सक्दैन। अब दुनियाँले यो बुझ्नु जरुरी छ, निधार ठुलो हुँदैमा भाग्यमानी हुन सक्दैन, निधार ठुलो हुँदैमा भाग्यमानी हुन सक्दैन। देवतालाई जपेको छु ढुक्क भाइ शिखर चढा देवतालाई जपेको छु आफ्नो बाटो काँडा ओछ्याई तिम्रो बाटो खानेको छु मैले हार्दा तिमीले हार्ने पर्छ भन्ने छैन मलाई तिमलाई सुख मिल्छ भने बाँचिदिन्छु मुटु जलाई तिमलाई सुख मिल्छ भने बाँचिदिन्छु मुटु जलाई जिन्दगी मलाई सधैँ तनाव दिएर जान्छ जसो तसो बाँच्नै पर्ने दबाब दिएर जान्छ म कहिले काहीँ बेसरी तिमीलाई सम्झिन्छु सम्झिए नि नरो भन्ने सुझाव दिएर जान्छ सीआईएनमा सोमबार बीबीसी पछि आउँछ सुनेपछि सबै भन्छन् औधी बहकाउँछ बहकिने तपाईँको मन बहकाउन खोज्दा खोज्दै हँसाउन त के जान्थ्यो र सधैँ रुवाउँछ खुसी थोरै आँसु धेरै पीर छ आज पनि पारी उषा वारी महावीर छ आज पनि जिन्दगीको पुराना दिनहरूमा तपाईँलाई घोत्लिन झगझगाउने एउटा रेडियो कार्यक्रम बहकिने मन आफ्नै भन्नेबाट चोट पाउनु भएको तपाईँ, आफ्नै भन्नेलाई चोट दिनु भएको तपाईँ, अनि आजसम्म त्यस्तो अनुभव नगरिसक्नु भएको तपाईँ सबै सबैलाई नमस्कार। म महावीर विश्वकर्मा। बाहिर बिस्तारै चिसो बढिरहँदा म भने तपाईँको मनको न्यानोपनको बाटो पहिल्याउँदै आइपुगेँ सारथी उषा किसीसँगै। आँसु निखरिएको बेला, आँसु पिएको बेला, अनि आफ्नो पुरानो दिन सम्झिएको बेला हो यति चाहिँ म दावाका साथ भन्न सक्छु कसले के चाहिँ सम्झिन्छ र मन बहकिएको बेला। नमस्कार, सुस्वागतम। आज फेरि पनि यो मन ओछ्याएर त्यो मनलाई स्वागत गर्न आइपुगेँ। म महावीर विश्वकर्मा छु, तपाईँसँगै सामुदायिक सूचना नेटवर्क सिआइएनको स्टुडियो काठमाडौँबाट बोलिरहेको यो आवाज देशभरिका 90 बढी रेडियोहरूबाट तपाईँ एकैपटक सुनिरहनु भएको छ। यो म बसेको कोठाको सिसा पारिपट्टि उषाजी हुनुहुन्छ अनि वारिपट्टि छु म महावीर विश्वकर्मा। यो बन्द कोठाभित्रको मेरो आवाज तपाईँसम्म पुर्याइरहनु भएको छ उषाजीले, तपाईँलाई बहकाउने प्रयत्नमा म छु। बहकिने मन एउटा यस्तो रेडियो कार्यक्रम जुन प्रेमको विषयमा केन्द्रित रहने गर्छ। प्रेममा आइपर्ने विभिन्न उतार चढावहरूलाई समेटेर तिनै मध्येबाट एउटा प्रश्न जस्तो लिएर आउने गर्छौँ। त्यसमा तपाईँको विचार बुझ्छौँ अनि फोन खुल्ला गर्छौँ। त्यसमा तपाईँले विचार राख्नुहुनेछ फोन सम्पर्कमा आएपछि, अनि मुक्तक पनि तपाईँले सुनाउनुहुनेछ। त्यो मुक्तकको जवाफ मुक्तकमै फर्काउने सानोतिनो प्रयास भने म गर्छु। रेडियो कार्यक्रम बहकिने मन रेडियो माडी चितवनको उत्पादन हो। यो कार्यक्रम विशेष गरी प्रेम विषयमा केन्द्रित कार्यक्रम हो र साहित्यको मुक्तक विधालाई हामीले अवलम्बन गर्छौँ। हरेक सोमबार राति झन्डै 9:15 9:53 जाने बेलासम्म हामी हुन्छौँ। आज पनि आइसकेका छौँ त्यस्तै एउटा विषयको साथमा। तपाईँलाई फोन सम्पर्कमा आउनुहुने, तपाईँसँग कुराकानी गर्ने र तपाईँको मुक्तक पनि सुन्ने अभिलाषासहित प्रेम सम्बन्धमा रहनु भएका तपाईँ जो हुनुहुन्छ या यो सम्बन्ध छुटिएर बस्नुभएको जो हुनुहुन्छ, तपाईँहरूले नै अनुभव गर्नुभएको विषय ल्याउने क्रममा, तपाईँलाई या तपाईँको नजिकमा तपाईँले महसुस गर्नुभएको विषय ल्याउने क्रममा आज लिएर आएका छौँ एउटा विषय कि प्रेम सम्बन्ध एउटा यस्तो ऊर्जा बनिदिन्छ जुन जिन्दगी जिउने क्रममा त्यसले निकै नै ठुलो उत्साह प्रदान गरेको हुन्छ, हौसला प्रदान गरेको हुन्छ। जब प्रेम सम्बन्ध छुटिन्छ त्यसपछि जब त्यो प्रेम सम्बन्ध वियोगको रूप धारण गर्छ त्यसले त्यो स्वीकार्न किन निकै नै कठिन हुन्छ होला हामीलाई। प्रेम सम्बन्ध सुरुवात हुँदाखेरि कतिपय प्रेम सम्बन्ध मैले यस्तो पनि देखेको छु कि त्यो सुरुवात हुँदाखेरि ल ठिक छ भोलि हामी छुट्टिनु पर्दाखेरि पनि एक अर्काप्रतिको यो लगाव चाहिँ उत्तिकै राख्ने गरेर एक अर्कालाई कुनै पनि गाली गलौज नगरिकन यसरी छुट्टिने कि जिन्दगीभरि हामी एकअर्कालाई सम्झिरहँ, मनमा राखिरहँ, सधैँ उत्तिकै माया गरिरहँ, मात्र हामी भौतिक रूपमा नजिक हुन नसकौँला। प्रेम भनेको प्राप्ति मात्रै पनि होइन, त्याग पनि हो भनेर जति जति आदर्शका कुरा गर्छौँ, तर साँच्चीकै छुट्टिने बेला चाहिँ किन त्यो स्वीकार्न कठिन हुन्छ हामीलाई, किन त्यसले हल्च ल्याइदिन्छ ठुलै भन्ने विषयमा आज तपाईँको विचार बुझ्छु म। 01-52-60-671 यो नम्बर खुला गरेका छौँ। केही मुक्तकहरू पनि छन् मसँग, तपाईँको मुक्तकहरू पनि लिएर आएको छु। साताको 6 उत्कृष्ट मुक्तक अन्तर्गत रहेर 01-52-60-671 यो नम्बर खुला गरेका छौँ। कोही हुनुहुन्छ म उहाँसँग कुरा गर्छु र बाँकी कुराकानी अघि बढाउँछु। हेलो हजुर दादा, नमस्ते। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर म गौरीदेखि केशव रावत। केशव कुन ठाउँ भन्नुभयो? दैलेख। ए दैलेखबाट। केशवजी, प्रेम सम्बन्धमा आइपर्ने वियोगलाई स्वीकार्न किन निकै नै कठिन हुन्छ हामीलाई? विशेष त अब प्रेम सम्बन्धको वियोग हुँदा उसको याद आइरहन्छ मनमा, त्यो कारणले गर्दा हामीलाई एक्कासी छोड्न चाहिँ त्यस्तो यादहरू आइरहने भएको कारणले त्यो हाम्रो मुटुमा त्यस्तो दाग लाग्छ, जसको कारण कुनै मेट्ने औषधि पनि हुँदैन र त्यसको त्यसै नै हामी एक्कासी त्यो वियोगमा त्यस्तो एक्कासी एउटा अनौठो कार्य गर्न पनि तत्पर हुन्छौँ। मुटुमा दाग लाग्छ भन्नुभयो नि है. कतिपय कुराहरू यस्ता अदृश्य हुन्छन् जसको हामी महसुस गर्न सक्छौँ. त्यो मुटुमा लागेको दाग हेर्नको लागि हामीले एक्सरे गऱ्यौँ भने, अरू अरू प्रविधिको प्रयोग गऱ्यौँ भने त्यो फेला नपर्ला, तर त्यसको चोट, त्यसको अनुभव यति गहिरो, यति जटिल भइदिन्छ हामीलाई कि त्यसले पल पल बिझाइरहन्छ सधैँ. हुन्छ केशव, तपाईँको मुक्तक सुरु गर्नुहोस् अब. खै के भयो र भगवान्ले खास चलाउँदैछ, खै के भयो र भगवान्ले खास चलाउँदैछ, गरिबीले मेरो घरमा रुवावास चलाउँदैछ. खै के भयो र भगवान्ले खास चलाउँदैछ, गरिबीले मेरो घरमा रुवावास चलाउँदैछ. बिचरा त्यो नाबालक भाइलाई के थाहा, बिचरा त्यो नाबालक भाइलाई के थाहा, छिनछिनमा मरेको लास चलाउँदैछ. खै के भयो र भगवान्ले खास चलाउँदैछ, गरिबीले मेरो घरमा रुवावास. भोग्न त सबैले पीडा भोगेका हुन्छन्, भोग्न त सबैले पीडा भोगेका हुन्छन्, कति देखाउँछन्, कतिले भित्रै रोकेका हुन्छन्. भोग्न त सबैले पीडा भोगेका हुन्छन्, कति देखाउँछन्, कतिले भित्रै रोकेका हुन्छन्. अचेल यस्ता मान्छेहरूको बोलवाला छ बजारमा, अचेल यस्ता मान्छेहरूको बोलवाला छ बजारमा, जसले आँसुको नि मूल्य तोकेका हुन्छन्, जसले आँसुको नि मूल्य तोकेका हुन्छन्. नमस्कार केशव, छुटिन्छौँ. दैलेखबाट केशव आउनु भएको थियो. 01-5260-671 यो नम्बर खुला गर्नुहोला. आज फेसबुकमा प्राप्त भएका केही कमेन्टहरू पनि म अघि सार्छु. प्रेम सम्बन्धमा आइपर्ने वियोगलाई स्वीकार्न किन निकै नै कठिन हुन्छ हामीलाई भन्ने विषयमा स्वरूप सुयाले लेख्नु भएको थियो. बिछोड र वियोगको पनि खास कारण र अर्थ हुन्छ, बिना कारण यसको सामना गर्नुपर्दाको पीडाको कारणले हो कि भनेर. त्यस्तै सुशीला बेलवासीले लेख्नु भएको थियो, जब प्रेममा परिन्छ त्यति बेला आफ्नो प्रेम सम्बन्धमा वियोग आउला भनेर कल्पना समेत गरिँदैन, धेरै सपनाहरू बोकिएको हुन्छ, जब प्रेममा वियोग हुन्छ तब स्वीकार्न निकै गाह्रो हुन्छ भनेर. बहकिनीमन सुरु हुनुभन्दा अघि केही छिन अघि म एउटा किताब पढ्दै थिएँ, चर्चित टेलिभिजन कार्यक्रम दिशा निर्देशका संचालक विजय कुमारको यो किताब खुसी. म अघि कार्यक्रम सुरु हुनुभन्दा अगाडि पढिरहेको थिएँ, निकै घत लाग्यो मलाई यो कुरा, त्यो तपाईँलाई पनि सुनाउँछु. म उनले लेखेका छन् किताबमा, जीवनमा आएका अधिकांश मानिस र घटना मुठीमा कसिएको बालुवासरी चिप्लिएर गए. जस जसलाई आजन्म साथ बस्लान् भन्ने ठानेको थिएँ, आँखा झिम्कन नपाउँदै दृश्यबाट बिलाए. मानिस आफूसँग, आफूसित बाहेक अरू कोहीसँग आजन्म साथ नबस्ने रहेछ भनेर लेखेका छन् एक ठाउँमा. त्यस्तै त्यसकै 3-4 पन्ना पछाडि लेखेका छन्, म तपाईँलाई त्यो पढेरै सुनाउँछु. जीवनको हाइवेमा गाडी अगाडि बढ्दै जाँदा अनेकौँ गाउँ, बस्ती, सहर र मानिस छोड्दै जान्छन्। बस स्टप जस्तो हो जीवन, भेटिने मानिस त्यहाँ आउने जाने बस, माइक्रो, ट्याक्सी वा टेम्पो जस्ता हुन्, एक छुट छ अर्को आउँछ भनेर लेखेका छन्. सायद जीवनको गाडी अगाडि जसै जसै बढ्दै जान्छ त्यसमा आउने यात्रुहरू पनि क्रमशः छुट्दै जान्छन् होला. अन्तमा गाडी रहन्छ, त्यसको चालक रहन्छ, चालक हामी स्वयं भइदिन्छौँ होला. उनले अगाडि भने जस्तै मानिस आफूसित बाहेक अरू कोहीसँग पनि आजन्म साथ नबस्ने रहेछ, यो सोचे हो कि जस्तो लाग्छ. तर आजन्म साथ नबसिरहँदा, आजन्म साथ होला भनेर सोचेका सम्बन्धहरू छुटिरहँदा चाहिँ त्यो सहन निकै गाह्रो हुँदो रहेछ हामीलाई. किन गाह्रो हुन्छ होला, म अर्का साथीसँग कुरा गर्छु. हेलो, हेलो, हजुर नमस्कार. नमस्कार भाइ, नमस्कार. कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, सल्यान पेडिकोलादेखि रामजोशनी बस्ने. ए, सल्यानबाट बोल्नुभयो. तपाईँलाई पनि म प्रश्नै राखिहाल्छु, प्रेम सम्बन्धमा आइपर्ने वियोगलाई स्वीकार्न किन निकै नै गाह्रो हुन्छ होला हामीलाई? हजुर दाइ, प्रेम सम्बन्ध एकदमै गाह्रो हुन्छ है, एकदम गाह्रो हुन्छ. पहिले मान्छेले बिताएका पलहरू अनि उसँग प्रेम गरेका सबै पलहरू बोल्न एकदमै गाह्रो हुन्छ, त्यही भएर होला दाइ. त्यो बोल्न गाह्रो हुन्छ, त्यसैले सहन पनि गाह्रो हुन्छ है. हजुर, ल तपाईँको मुक्तक सुरु गर्नु सब. दाइ, मेरो मुक्तक सुरु गर्दै होइन, तिम्रै थिए पराय खानी रुवाएर गयौ तिमी, तिम्रै थिए पराय खानी रुवाएर गयौ तिमी, देखाए आफ्नो जिउँदोलाज बनाएर गयौ तिमी, तिम्रै थिए पराई खानी रुवाएर गयौ तिमी, देखाए आफ्नो जिउँदोलाज बनाएर गयौ तिमी, सोच्या थिए दिन्छु माया मुटुभरि सगालेको, सोच्या थिए दिन्छु माया मुटुभरि सगालेको, झिकी मुटु मेरो हातमा थमाएर गयौ तिमी, तिम्रै थिए पराई खानी रुवाएर गयौ तिमी. जानेहरू प्राय सधैँ रुवाएर जान्छन्, जानेहरू प्राय सधैँ रुवाएर जान्छन्, जाँदा जाँदै नभुल्ने कसम खुवाएर जान्छन्। जानेहरू प्राय सधैँ रुवाएर जान्छन्, जाँदा जाँदै नभुल्ने कसम खुवाएर जान्छन्। कसम पनि कहिलेकाहीँ यस्तो खुवाउँछन् कि, कसम पनि कहिलेकाहीँ यस्तो खुवाउँछन् कि गीता कुरान र बाइबल छुवाएर जान्छन्, गीता कुरान र बाइबल छुवाएर जान्छन्। नमस्कार, छुट्टिन्छौँ। प्रेम सम्बन्धमा आइपर्ने वियोगलाई स्वीकार्न किन निकै नै कठिन हुन्छ हामीलाई? 01-5260-671 यो नम्बर खुला गरेका छौँ। यो विषयमा पाल्मो शेर्पाले लेख्नु भएको छ फेसबुक पेजमा, प्रेम भन्नु नै दुई आत्माको मेल हो, दुई आत्माको विश्वास हो, अनि त्यही विश्वासमा अनेकौँ सपनाहरू बुनेका हुन्छन्। एक्कासी दुई आत्मा नै टुटेपछि, विश्वासघात भएपछि, अनि अनेकौँ सपनाहरू चकना चुर भएपछि बिछोडको पीडामा सम्हालिन धेरै गाह्रो हुन्छ जस्तो लाग्छ मेरो विचारमा भनेर पुनम काफले यही विषयमा लेख्नुहुन्छ। प्रेम भन्नु कसलाई जसले तडपाउँछ दुई आत्मालाई, यो त अज्ञात रोग हो, रोग हो जसले सताउँछ जीवनभरिलाई भनेर। सायद त्यस्तै भइदिन्छ होला जब यो एउटा निष्कर्षमा नपुगिकन अनिर्णित भइदिन्छन् कतिपय सम्बन्धहरू। त्यस्ता सम्बन्धका परिणामहरू पनि जिन्दगीभरि बिझाइरहने हुन्छन् होला। म केही साताको मुक्तक अन्तर्गत केही मुक्तक अघि सार्छु। बाटो हेरी नबस्नु है यसपालि नि आइन आमा, तिम्रो हातको रातो टिका लगाउन पाइन आमा। बाटो हेरी नबस्नु है यसपालि नि आइन आमा, तिम्रो हातको रातो टिका लगाउन पाइन आमा। दसैँ तिहार आउँदा पनि भोकै काम गर्नुपर्छ, भो धेरै कुरा लेखी रुहाउन चाहिँ आमा, भो धेरै कुरा लेखी रुहाउन चाहिँ आमा। कृष्ण घिमिरे छत्रगञ्ज 4 अर्घाखाँसीका मित्रको यो मुक्तक धेरै विदेशमा रहनुभएका साथीहरूको प्रतिनिधित्व गर्छ यो मुक्तकले। एक दिन यस्तो पनि दिन आउँछ चोरले खुद आफै पुलिस समाउँछ, एक दिन यस्तो पनि दिन आउँछ चोरले खुद आफै पुलिस समाउँछ। आज मान्छेहरू रोबोट बनाउँदैछन्, रोबोटले पनि एक दिन मान्छे बनाउँछ, रोबोटले पनि एक दिन मान्छे बनाउँछ। रमेश केसी योकोहामा जापानबाट हुनुहुन्छ, उहाँको यो मुक्तक पनि मैले वाचन गरेँ। अर्को मुक्तक वाचन गर्छु र फोनमा जान्छु म। आयो अस्पतालको ढोका आयो आफ्नै मान्छेबाट धोका आयो, आयो अस्पतालको ढोका आयो आफ्नै मान्छेबाट धोका आयो। बचाउन रगत पठाउँछु भन्दै थियो फेरि किन आँसुको पोका आयो, फेरि किन आँसुको पोका आयो। घायल दीपक कार्की बनकटवा नौलालपुर बाँके हाल गुजरात भारतमा हुनुहुन्छ, उहाँको मुक्तक पनि मैले वाचन गरेँ तीनवटा। अब भने फोन सम्पर्कमा हुनुहुने मित्रसँग म कुरा गर्छु। हजुर नमस्कार। हेलो, हेलो नमस्कार सर। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म सिमरा बाराबाट दुर्जु घिसिङ। ए घिसिङजी, प्रेम सम्बन्धमा आइपर्ने वियोगलाई स्वीकार्न किन निकै नै अप्ठ्यारो हुन्छ होला हामीलाई? हजुर सर, प्रेम सम्बन्ध जब वियोग हुन्छ नि, हामी छुट्टिन्छौँ, छिटुनी पर्ने बेलामा चाहिँ त्यो सम्बन्ध अब तोडिन्छ भन्छौँ हामी, त्यतिखेर किन एकदम गाह्रो हुन्छ होला त्यो सहनलाई? हजुर हजुर, यो माया प्रेम भनेको चाहिँ कस्तो हो भने, जब एउटा एउटा व्यक्तिले अर्को व्यक्तिसँग लगाइसकेको सम्बन्ध हुन्छ, त्यो चाहिँ छुटाउनै नसक्ने र टुटाउनै नसक्ने हुन्छ। त्यसमा पनि तपाईँको यो भनेको न कुनै धामी झाँक्रीले छुटाउन सक्छ, न डक्टरले नै यसको उपचार गर्न सक्छ। अघिको गजलले पनि त्यसलाई प्रष्ट पारिसकेको छ, मतलब मुक्तकले। हुन्छ, अब तपाईँको पनि मुक्तक सुरु गर्नुहोस्। हजुर सर, हेलो सर। हजुर सुरु गर्नुभयो, हुन्छ तपाईँको। हजुर हजुर हुन्छ। सम्झनामा आँसु पुछेर बाँचेको छु, सम्झनामा आँसु पुछेर बाँचेको छु, आफ्नै मासु लुचेर बाँचेको छु, आफ्नै मासु लुचेर बाँचेको छु। तिमी हाँस्दै पराईको डोली चढी जाँदा, तिमी हाँस्दै पराईको डोली चढी जाँदा, आफ्नै नाममा शङ्ख फुकेर बाँचेको छु। सम्झनामा आँसु पुछेर बाँचेको छु, आफ्नै मासु लुचेर बाँचेको छु। सधैँ दुःखमा पनि हाँस्नुपर्ने जिन्दगी हो, सधैँ दुःखमा पनि हाँस्नुपर्ने जिन्दगी हो, त्यसै गरी सधैँ सधैँ बाँच्नुपर्ने जिन्दगी हो। सधैँ दुःखमा पनि हाँस्नुपर्ने जिन्दगी हो, त्यसै गरी सधैँ सधैँ बाँच्नुपर्ने जिन्दगी हो। खुसी थोरै हुन्छ अनि पीडा मात्रै धेरै हुन्छ, खुसी थोरै हुन्छ अनि पीडा मात्रै धेरै हुन्छ। त्यही खुसी सधैँलाई साँच्नुपर्ने जिन्दगी हो, त्यही खुसी सधैँलाई साँच्नुपर्ने जिन्दगी हो। Oh, oh, oh. रेडियो कार्यक्रम बहकिने मन तपाईँ सुनिरहनु भएको छ। तपाईँको साथमा छु म महावीर विश्वकर्मा। कार्यक्रम बहकिने मन प्रेम विषयमा आधारित रेडियो कार्यक्रम हो। आज हामी कुरा गरिरहेका छौँ प्रेम सम्बन्धमा आइपर्ने वियोगलाई स्वीकार्न किन निकै नै कठिन हुन्छ हामीलाई भनेर। स्वीकार्नै सकिँदैन, जसले जति सम्झाओस् भन्नेले भन्लान् कि एउटा मान्छे गएर के भयो, त्यो जस्तो हजारौँ हजार पाउँछस् तैँले, अझ त्योभन्दा पनि राम्रो मान्छे पाउँछस् भनेर। तर मन भन्ने चिज यस्तो हुन्छ, जहाँनिर गएर अड्कियो नि मन, त्योभन्दा बाहेक अह कुनै पनि अरू कुराहरूमा मनै बस्दैन, त्यहीँ बस्छ मन। त्यसैले पनि मन मान्दै मान्दैन, त्यो कुरा स्वीकार्न निकै गाह्रो हुन्छ हामीलाई। कैलाश चनारा लेख्नुहुन्छ यही विषयमा, जबकि आफूसँग हुँदा जुनसुकै चिजको महत्त्व कम हुन्छ र आफूबाट छुट्टिएको हराएको चिजको महत्त्व धेरै हुन्छ, अझ आफूले माया गर्ने मान्छे छुट्टिँदा गाह्रो त भइहाल्छ नि भनेर। यस्तै हुन्छ हामीलाई, जब हामीसँग हुन्छ त्यतिखेर त्यो आफूसँग भएको वस्तुको कहिलेकाहीँ अलि महत्त्व कम भएको जस्तो अथवा त्यतातिर ध्यान दिन नपाएको जस्तो पनि होला, तर जब छुट्टिन्छ त्यो सम्बन्ध, जब त्यो व्यक्ति टाढा हुन्छ, त्यतिखेर झन् बढी महत्त्व भएर आउँछ। त्यसैले त सुस्मिता ओली लेख्नुहुन्छ फेसबुकमै, सोच्दै नसोचेको र अपेक्षा नगरेको घटना घट्ने भएर होला सायद भनेर लेख्नु भएको छ उहाँले। यस्ता पनि हुन सक्छन् कि कतिपय यस्ता घटनाहरू आइपर्छन् जिन्दगीमा जसको हामीले कल्पनासम्म पनि गरेका हुँदैनौँ, त्यसो त भविष्य कसैले पनि देखेको हुँदैन, र पनि कुनै पनि कुराहरू यस्ता यस्ता भइदिन्छन् जुन अकल्पनीय हुन्छ र पनि घटित हुन्छ जिन्दगीमा। माया लगाउने सुर गरिछे सपनाका महलहरू चकनाचुर गरिछे, माया लगाउने सुर गरिछे सपनाका महलहरू चकनाचुर गरिछे, यस्ता केसहरू दर्ता भए प्रहरीमा, चोखो प्रेम गर्यो भन्दै उजुर गरिछे, चोखो प्रेम गर्यो भन्दै उजुर गरिछे। यस्तो दिन चाहिँ नआओस् भन्ने कामना हो। सुरेश अर्याल धादिङ बेसी धादिङका मित्र लेख्नु भएको यो मुक्तक, चोखो प्रेम गर्यो भनेर पनि उजुर गर्नुपर्ने दिन चाहिँ नआओस् भन्ने कामना है। सरला ढुङ्गाना गाईघाटका मित्रको मुक्तकमा वाचन गर्छु, हामी दुईको बाटोको अलग धार भएपछि मेरो खुसी तिम्रो लागि भार भएपछि, हामी दुईको बाटोको अलग धार भएपछि मेरो खुसी तिम्रो लागि भार भएपछि, बर्खामा चाहिँ कति रुझ्नु म आँसुले, सियो भन्दा तिखो वचन प्रहार भएपछि, सियो भन्दा तिखो वचन प्रहार भएपछि। अर्को मुक्तक पनि म वाचन गर्छु र टुङ्ग्याउँछु साताको छ उत्कृष्ट मुक्तकलाई यहीँ, भयभरको वचन दिई उदासी बनाउँछ झुपडी जलाई सुकुम्बासी बनाउँछ, भयभरको वचन दिई उदासी बनाउँछ झुपडी जलाई सुकुम्बासी बनाउँछ, गाँस बाँसको अभावले मलाई लाग्छ जीवनभरि प्रवासी बनाउँछ, लाग्छ जीवनभरि प्रवासी बनाउँछ। काजी सूर्यबहादुर थापा रावतकोट दैलेख हाल गान्धीधाम गुजरात भारतमा हुनुहुन्छ, उहाँको मुक्तक मैले वाचन गरेँ। तपाईँलाई लागिरहेको होला कि छवटा मुक्तक कसरी वाचन गरियो भनेर। बहकिने मनको फेसबुक पेज छ, तपाईँले फेसबुकमा गएर बहकिने मन सर्च गर्नुहोला, BAHAKINEMAN, बहकिने मन। यो फेसबुक पेज लाइक गर्ने साथीहरूको संख्या 65,000 भन्दा माथि छ। अरू केही पेजहरू छन् जुन यही नाममा खोलेका छन्, जुन कार्यक्रमको आधिकारिक पेज होइन, त्यो कसले खोलेर कसरी चलाइरहेका छन् त्यो मलाई पनि थाहा छैन, तर कार्यक्रमको आधिकारिक पेज चाहिँ 65,000 भन्दा धेरैले लाइक गरिसक्नु भएको पेज मात्रै हो। त्यही हामीले हरेक हप्ताको लागि मुक्तक यही कमेन्ट बक्समा पठाउनु होला भनेर एउटा स्ट्याटस राख्छौँ मितिसहितको, त्यहीँ तपाईँले पठाउनु भएका मुक्तकहरूमध्येबाट 6 लिएर आउने गर्छौँ। यो 6 संख्या बढाउँ भन्ने पनि तपाईँ धेरैले भनिरहनु भएको छ। यही कुरालाई मध्यनजर गर्दै कुनै श्रृङ्खलाहरूमा भने हामी पुरै श्रृङ्खला मुक्तक मात्रै पढिरहेका छौँ। सुरुदेखि मुक्तक पठाएर पनि नपढ्नु हुने साथीहरूले खुब गाली गर्नुभएको छ मलाई, अबदेखि कार्यक्रमै सुन्न छोडिदिएँ मैले भनेर पनि। तर तपाईँका ती सबै घुर्काईहरूमा गुनासोहरूमा मैले माया भेटाउँछु, मलाई खुसी लाग्छ, यति धेरै माया गरिदिनुहुन्छ। आफ्नै मान्छेलाई हो घुर्क्याउने भन्ने पनि थाहा छ मलाई, आफ्नै मान्छेलाई हो गुनासो पोख्ने, अनि आफ्नै कार्यक्रममा त हो भने आफ्नै जस्तो लागेर रिसाउने पनि ठोस्किने पनि भन्ने लाग्छ। त्यसैले तपाईँका सबै मायाहरूलाई मैले मनको सन्दुकमा पोको पारेर राखेको छु। प्रेम सम्बन्धमा आइपर्ने वियोगलाई स्वीकार्न किन निकै नै कठिन हुन्छ होला हामीलाई, यही विषयमा आज हामी कुरा गरिरहेका छौँ। कोही हुनुहुन्छ अर्का एकजना मित्र, उहाँसँग म कुरा गर्छु। हेलो हेलो, हजुर नमस्कार, आवाज सुन्न निकै गाह्रो भयो मलाई। हेलो, तपाईँको आवाज नै आएन। कार्यक्रम हो बहकिने मन, प्रेम सम्बन्धमा आइपर्ने वियोगलाई स्वीकार्ने किन निकै नै कठिन हुन्छ हामीलाई। समर्पण गद्दैले लेख्नु भएको विचारमा अघि सार्छु। शरीरको बाहिरी असंवेदनशील अङ्गको कुनै सानो पाटो जल्दा मान्छे अत्तालिएर भौतारिँदै सो पोलिएको अङ्गमा चिसो पानी वा त्यस्तै केही प्रयोग गरेको पक्कै देख्नु भएको छ। त्यस्तै प्रेम सम्बन्धको वियोग त्यो आगो हो जसले मुटु यसरी जलाउँछ, जसको पीडा सामना गर्न कति गाह्रो होला आवि भनेर लेख्नु भएको छ। साँच्चै नै त्यो सहन गर्ने कुरो भनेको निकै गाह्रो कुरो पनि हो। 01-5260-671 यो नम्बर खुला गरेका छौँ, तपाईँ आउँदै गर्नुहोला। त्यतिन्जेल म बहकिनेमन प्रसारण हुने रेडियोहरूको नाम सरसर्ती वाचन गर्छु। तपाईँले यहाँ मैले वाचन गर्दा नाम छुटेको भए अघि मैले भनेको फेसबुक पेजमा जानकारी गराउनु होला रेडियोकै साथीहरूले, जुन जसले गर्दा आधिकारिक रूपमा हो रहेछ रेडियोबाट कार्यक्रम प्रसारण भइरहेको भन्ने हामीलाई थाहा हुन्छ र नाम आगामी हाता सब साताबाट फेरि लिनेछौँ तपाईँहरूको नाम। काठमाडौँमा रेडियो उपत्यका र रेडियो बागमती, नुवाकोटमा रेडियो नुवाकोट, धादिङमा रेडियो बिहानी र रेडियो राजमार्ग, चितवनमा रेडियो माडी, रेडियो ध्रुवतारा र रेडियो अर्पण, मकवानपुरमा रेडियो मकवानपुर, रेडियो निकास, रेडियो पालुङ र रेडियो शक्ति, नवलपरासीमा रेडियो परासी, रेडियो मध्यबिन्दु, रूपन्देहीमा रेडियो जागरण, रेडियो देवदह, रेडियो छिमेकी, सोलुखुम्बुमा शिखर एफएम, दुधकोशी एफएम, कैलालीमा रेडियो डौना बेबरी, फुलबारी एफएम, टिकापुर एफएम, प्युठानमा रेडियो मान्डवी र रेडियो प्युठान, बाँकेमा रेडियो कृष्णसार, सर्लाहीमा रेडियो एकता, दाङमा रेडियो गणतन्त्र, रेडियो प्रकृति एफएम, रेडियो झरना एफएम, रेडियो नयाँ युग, रेडियो हाम्रो पहुँच र रेडियो हापुरी, यसै गरी धनगढीमा रेडियो सुदूर सन्देश, पाल्पामा रेडियो रामपुर, कञ्चनपुरमा रेडियो महाकाली, रुकुममा रेडियो सानीभेरी, रेडियो उत्तर गंगा, रोल्पामा रेडियो रोल्पा, डुटीमा रेडियो त्रिवेणी, अछाममा रेडियो रामारोशन, सुर्खेतमा रेडियो सुर्खेत एफएम, बुलबुले एफएम, जागरण एफएम, रेडियो भेरी, कपिलवस्तुमा रेडियो समानता, भोइस एफएम, रेडियो परिवर्तन, बर्दियामा रेडियो गुरुबाबा र रेडियो बबई, संखुवा सभामा खाँदबारी एफएम, सल्यानमा रेडियो शारदा र रेडियो कपुरकोट, रामेछापमा हजुरको रेडियो, उदयपुरमा रेडियो उदयपुर, रेडियो त्रियुगा, महोत्तरीमा रेडियो सुनगाभा, अर्घाखाँचीमा रेडियो अर्घाखाँची, रेडियो देउराली, रेडियो सूर्योदय, कास्केमा रेडियो लेखनाथ, गुल्मीमा रेडियो पुष्पाञ्जली र रेडियो स्काई, गोर्खामा रेडियो मनोकामना, बैतडीमा रेडियो सगवात, रेडियो निङ्ला सैनी, डडेलधुरामा रेडियो अमरगढी, ओखलढुङ्गामा आफ्नो एफएम, सिन्धुलीमा रेडियो सिन्धुलीगढी र रेडियो सिद्धबाबा, धनगढीमा रेडियो सुदूर सन्देश, जाजरकोटमा रेडियो खलङ्गा, पर्सामा गढीमा एफएम, रौतहटमा रेडियो गुञ्जन, दार्चुलामा रेडियो दार्चुला, पाँचथरमा रेडियो सुम हातलुङ र बागलुङमा रेडियो परिवर्तनबाट तपाईँ कार्यक्रम बहकिनी मन सुनिरहनु भएको छ। कुनै नाम मैले छुट्याएको भए भन्ठानुस् म कहाँसम्म जानकारी आइपुगेको छैन र जानकारी दिनुहोला, आगामी साताबाट नाम लिनेछु। कोही साथी फोन सम्पर्कमा हुनुहुन्छ, म छोटो कुराकानी गर्छु। हेलो हेलो हजुर नमस्कार। दादा नमस्कार, कहाँबाट को बोल्नु हुँदैछ? म बाराको परवानपुरबाट कृष्ण सिंह बोहरा। अहिले अन्तमा छौँ त्यसरी म तपाईँलाई प्रश्नै राखिहाल्छु ल। हजुर, प्रेम सम्बन्धमा आइपर्ने वियोगलाई स्वीकार्न किन निकै नै कठिन हुन्छ हामीलाई? यस्तो हुँदैन त्यो भन्दाखेरिमा, पहिले जब दुई मुटु चाहिँ एक मिलन भएको हुन्छ होइन, मिलन भइसकेको अवस्थामा जब एक्कासी दुई चार मुटु टुक्रिन्छ तब एक किसिमको टुक्रिताको पीडा सहन नसकेर मान्छे चाहिँ एकदम तपाईँको विवश हुन्छ। हुन्छ, तपाईँको मुक्तक सुरु गर्नुहोस्, जवाब दिन चाहिँ म भ्याउँदिन, अन्तमा छु, मुक्तक सुनाउनुहोस् तपाईँको। नयनभित्र त्यो तस्बिर बसेको छ, नयनभित्र त्यो तस्बिर बसेको छ, सम्झनाले यसरी मुटु कसेको छ, यादै यादहरूको दलदलमा विवश भइयो मन फसेको छ, यादै यादको दलदलमा विवश भइयो मन फसेको छ। हस् नमस्कार, छुटिन्छ। हस् नमस्कार, अन्तमा हुनुहुन्थ्यो त्यसरी मैले जवाब दिन भएन। कार्यक्रम बहकिनी मनको आजको श्रृङ्खलाबाट छुट्टिनु पर्ने बेलामा आइसकेका छौँ। प्रेम सम्बन्धमा आए पनि वियोगलाई स्वीकार्न किन निकै नै कठिन हुन्छ हामीलाई, यो विषयमा विचार राख्नुहुने तपाईँ फोन डायल गरेर पनि फोनमा आउन नसक्नु भएको अर्थात् फोन नलागेको तपाईँ सबैप्रति धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। हरेक रेडियोको प्रविधि कक्षमा बस्नुहुने साथी अनि बन्द कोठाभित्रको मेरो यो आवाज तपाईँसम्म पुर्याइदिनु हुने उषा केसीजीप्रति कृतज्ञता व्यक्त गर्दै म महावीर विश्वकर्मा पनि बहकिनी मनको आजको श्रृङ्खलाबाट प्रेम सम्बन्धमा आइपर्ने वियोगलाई स्वीकार्न किन निकै नै कठिन हुन्छ हामीलाई भन्ने विषयमा आफ्नो विचार मुक्तकमा राख्दै ओझेल पर्छु अर्को हप्तासम्मको लागि। जिन्दगीमा यस्तो पनि दिन हुन्छ जति बेला खुसी सबै विलीन हुन्छ, जिन्दगीमा यस्तो पनि दिन हुन्छ जति बेला खुसी सबै विलीन हुन्छ, जाने त जान्छ बस्नु भनेर बस्नेलाई भने साह्रै कठिन हुन्छ, बस्नेलाई भने साह्रै कठिन हुन्छ। हवस् जान्छु, अर्को हप्ता आउँछु नि, नमस्कार। झस्केर दुख्छ यो मुटु मेरो उसै को याद राखेको थिए उसलाई मैले दिलको माझमा झस्केर दुख्छ यो मुटु मेरो उसै को यादमा राखेको थिए उसलाई मैले दिलको माझमा झस्केर दुख्छ अतीतका बेथा हृदय जल्दछ न सम्झाइदेऊ अतीतका बेथा हृदय जल्दछ दुखी तमन्ना यो मुटु मेरो उसैको यादमा राखेको थिए उसलाई मैले दिलको माझमा झस्केर दुख्छ यो मुटु मेरो उसैको यादमा राखेको थिए उसलाई मैले दिलको माझमा झस्केर दुख्छ सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN